الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله أرسله الله سبحانه وتعالى إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه تبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وقاتلوا في سبيل الله واعلموا أن الله سميع عليم یہ سورہ بقرہ کی 244 نمبر کی آیت ہے۔ اللہ سبحانہ و تعالی ارشاد فرماتے ہیں، تم اللہ کے راستے میں اللہ کے دین کے دشمنوں کے ساتھ جنگ کرو اور یقین رکھو کہ اللہ تعالی خوب سننے والا اور خوب جاننے والا ہے۔ من ذا الذی یقرض اللہ قرضا حسنا فیضاعفہ له اضعافا کثیرا واللہ یقبض ویبسط وإليه ترجعون۔ کون انسان ہے جو اللہ تعالی کو اچھے طریقے پر قرض دے دے تاکہ وہ اللہ تعالی انسان کے فائدے میں اتنا بڑا دے دے کہ وہ کئی گنا زیادہ ہو جائے، اور اللہ تعالیٰ ہی تنگی پیدا کرتے ہیں، وہی اللہ تعالیٰ وسعت دیتے ہیں، اور اسی اللہ کی طرف تم سب کو لوٹایا جائے گا۔ قرآن مجید میں ایک آیت میں اللہ تعالیٰ کے راستے میں مال خرچ کرنے کی فضیلت آئی۔ اللہ تعالیٰ نے فرمایا، جو ایک روپیہ میرے راستے میں دے گا उसको मैं 700 गुना ज्यादा सवाब दूंगा। कितनी मेहरबानी है अल्लाह की कि एक रुपया अल्लाह के रास्ते में दो, अल्लाह 700 के बराबर इंसान को नेकी अता फरमाए। जब इतना बड़ा सवाब आया कि हर रुपये पर अल्लाह 700 ज्यादा सवाब देंगे, तो मेरे और आपके आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अपनी उम्मत से बहुत प्यार था। हुजूर ने अल्लाह के सामने दुआ मांगी, ए अल्लाह तू मेरी उम्मत को एक पर 700 देगा, मैं तो तुझसे ज्यादा का सवाल करता हूं कि मेरी उम्मत एक खर्च करे तो तू 700 से भी ज्यादा आता फरमा। तो उसके जवाब में अल्लाह ताला ने आयत उतारी, जितना इंसान इखलास के साथ अल्लाह के रास्ते में खर्च करेगा, अल्लाह 7000 के बराबर, 7 लाख के बराबर, जितना चाहे अल्लाह ताला बड़ा करके सवाब अता फरमाएंगे। हदीस में इरशाद फरमाया, एक आदमी एक खजूर अल्लाह के रास्ते में दे, कितनी छोटी खजूर होती है, इखलास से देवे, अल्लाह को खुश करने के लिए देवे, तो अल्लाह ताला उसकी उस खजूर को अपने दोनों हाथों में ले लेते हैं। अल्लाह के हाथ उसकी शान के मुताबिक, और जैसे एक मोहब्बत करने वाली मां अपने मासूम बच्चे को दोनों हाथ में पालती है, पाल के बड़ा करती है, हदीस में इरशाद फरमाया कि जब ये बंदा अल्लाह के रास्ते में एक खजूर देता है, अल्लाह उसको अपने दोनों हाथ में ले लेते हैं और उस छोटी सी खजूर को अल्लाह पालते हैं, इतना बड़ा करते हैं कि वो उहुद पहाड़ के बराबर हो जाता है। जब ये बंदा कयामत के दिन जाएगा तो उहुद पहाड़ के बराबर अपने सदके के सवाब देखेगा, तो इंसान सोचेगा कि मैंने तो इतना बड़ा सदका किया ही नहीं, ये किसी और का मेरे अमाल नामे में आ गया। तो अल्लाह ताला की तरफ से जवाब मिलेगा, ए मेरे बंदे, तूने मेरे रास्ते में खजूर दी थी, मैंने उसको बड़ा किया बड़ा किया, आज वो उहुद पहाड़ के जितना बड़ा हो गया। इसलिए अल्लाह ताला के रास्ते में खर्च करने की बड़ी फजीलत है। देखो ना कितना प्यारा अंदाज है आयत में कि बंदा किसी गरीब को देता है, हम किसी फकीर को देते हैं, मोहताज को देते हैं, यतीम को देते हैं, मिस्कीन को देते हैं, लेकिन अल्लाह फरमाते हैं ए मेरे बंदे तूने मुझको कर्ज दिया है। अल्लाह के तूने मुझे कर्ज दिया, तो जो माल भी अल्लाह के रास्ते में खर्च हुआ समझो कि अल्लाह के यहां जमा हो गया, और अल्लाह कयामत के दिन उसके ऊपर उसको सवाब अता फरमाएंगे। और देखिए कोई आदमी दूसरे इंसान को कर्ज देवे, उधार देवे, इस पर भी अल्लाह ताला डबल सदका करने का सवाब अता फरमाते हैं। जरूरत पड़ती है, जरूरत के मौके पर कर्जा लेना पड़ता है। खुद हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को जरूरत पड़ी, आपने एक यहूदी से अनाज उधार लिया। ये दुनिया है। और एक बात याद रखो, कोई जरूरत हो हकीकत में तो कर्ज ले लो, अल्लाह ताला इंशाअल्लाह अदा करवा देंगे, लेकिन शर्त एक के जरूरत के वक्त पर ले रहे। ये नहीं कि शादी आ गई, उसमें बड़ी दावत करनी है, बड़े भपकेदार खर्चे करने, उसके लिए आदमी कर्ज ले रहे। ये तो कर्ज सही नहीं, ये तो गलत कर्ज है। सही जरूरत हो कर्ज लो, और दिल में नियत ये रखो कि मैं इंशाअल्लाह अदा कर दूंगा तो अल्लाह ताला जरूर अदा करवा देंगे। और कर्ज देने वाले को अल्लाह डबल सदके का सवाब अता फरमाएंगे, और शरीयत में उसमें कानून भी बतला दिया, जितना तुमने कर्ज दिया बस इतना ही कर्ज वापिस लो, उसके पास ज्यादा पैसे मत मांगो। कि तू 1,00,000 कर्ज दे गया था, अब 1,10,000 तुझे देने पड़ेंगे। इसी को तो सूद और ब्याज कहते हैं, जो हराम है हमारी शरीयत में। हां, अगर जिसको तुमने कर्ज दिया वो खुशी से कर्ज अदा करते वो कुछ ज्यादा हदिया दे देवे तो ये हलाल है। आपने शर्त नहीं लगाई, आपने तो 1,00,000 रुपया कर्ज दिया, अब वो जब 1,00,000 रुपया आपके वापिस करने आया तो 25,000 ज्यादा लेके आए, जिन्होंने आपको 1,25,000 देता हो तो खुशी खुशी ले लो, ये हलाल है। और अगर आज इस मसले पर लोग अमल करने लगे कि खुशी से वापसी में कोई हदिया देवे तो लोग कर्ज भी खुशी खुशी देने वाले बन जाएंगे, फिर कर्ज का भी कोई मसला नहीं रहेगा। और एक लफ्ज हमारे यहां चल पड़ा, कर्ज हसना। कर्ज हसना कोई चीज नहीं हुआ करती। लोग क्या समझते हैं कि मस्जिद बनाते बनाते पैसों की जरूरत पड़ेगा का कर्ज हसना लेगा। भाई क्या मतलब, का आएंगे तो देंगे, नहीं आए तो नहीं देंगे, ये कहां से मतलब लाए कर्ज हसना का। एक बुजुर्ग ने लिखा है कि बाद लोग कर्ज हसना का मतलब ये समझते हैं कि कर्ज लो और हंसने लगो, कितनी लेंगे तो देंगे, नहीं तो कुछ नहीं। कर्ज हंसना ये कोई कर्ज नहीं है, बस ऐसी चल पड़ी हुई बात है। सब कर्ज कर्ज ही होते हैं, चाहे मस्जिद के लिए लो, मदरसे के लिए लो, आदमी अपने पर्सनल काम के लिए कर्ज कर्ज है, और कर्ज को वापस देना है। हदीस में आता है कि जब रोजाना सुबह होती है तो अल्लाह का एक फरिश्ता दुआ करता है, हे अल्लाह जो लोग तेरे रास्ते में खर्च करते हैं तो उनको बरकत अता करना, जो लोग बखीली करते हैं रोक लेते हैं तो उनके माल को बर्बाद करना। फरिश्ता दुआ करता है। इसलिए कोई जरूरतमंद आ जाए, कोई मोहताज आ जाए तो अपनी लिमिट में रह करके उसको कर्ज भी देना चाहिए, और जो कर्ज ले जाए उनको भी वापस चुकाने की नीयत भी रखनी चाहिए, और पहली फुर्सत के अंदर मजबूरी वाला कर्ज चुकाने की कोशिश भी करनी चाहिए। कर्ज नहीं चुकाया तो अल्लाह ताला की यहां उसका बहुत बड़ा गुनाह है। अलम तर इलल मलअ मिन बनी इसराइल मिन बाद मूसा इज कालू लिनबी लहुम बअथ लना मलिकन नुकातिल फी सबीलिल्लाह قال هل عسيتم إن كتب عليكم القتال ألا تقاتلوا قالوا وما لنا ألا نقاتل في سبيل الله وقد أخرجنا من ديارنا وأبنائنا فلما كتب عليهم القتال تولوا إلا قليلا منهم والله عليم بالظالمين। क्या तुमने बनु इसराइल की एक जमात के इस किस्से की खबर सुनी जब उन्होंने अपने जमाने के एक नबी से कहा कि हमारे लिए एक बादशाह मुकर्रर कर दीजिए ताकि उस बादशाह के साथ मिल करके हम अल्लाह के रास्ते में दुश्मनों से जंग करें। तो अल्लाह के नबी ने कहा क्या तुम लोगों से ये बात कुछ दूर है कि जब तुम पर अल्लाह की तरफ से जंग फर्ज हो जाए तो तुम लड़ाई न करो और बैठ जाओ। तो उस पर बनी इसराइल कहने लगे हमको क्या हो जाएगा जो हम अल्लाह के रास्ते में जंग न करेंगे, हालांकि हमको अपने घरों से अपने बच्चों के पास से निकाल करके बाहर कर दिया गया। फिर ऐसा ही हुआ कि जब उन पर अल्लाह की तरफ से जंग फर्ज की गई तो थोड़े से लोग के सिवा बाकी सब लोग पिथिरा करके चले गए और अल्लाह ताला जालिमों को खूब अच्छी तरह जानता है। एक अजीब किस्सा दूसरे सुपारे के खत्म पर शुरू हो रहा है। ये दूसरा सुपारे का आखिरी रुको आ रहा है और उसमें अल्लाह ताला ने एक अजीब और गरीब किस्सा बयान फरमाया। बड़ा लंबा किस्सा है, सुपारा खत्म होने तक यही एक किस्सा चलता है। हजरत मूसा अलैहि सलात व सलाम का जब इंतकाल हो गया तो उनके बाद हजरत योशा इब्न नून अल्लाह के नबी बनाए गए। देखो नए नए नबियों के नाम भी सुन लो। फिर जब हजरत योशा इब्न नून का इंतकाल हो गया तो हजरत कालिद इब्न योकन्ना रदी अलैहि सलाम वो अल्लाह के नबी बनाए गए। फिर हजरत कालिद का इंतकाल हो गया तो हजरत हिजकील अलैहि सलाम को अल्लाह ताला ने नबी बनाया। हजरत हिजकील अलैहि सलाम के जमाने में बनु इसराइल यहूदी लोग उनके हालात बिगड़ गए, गुनाह करने लगे, अल्लाह की नाफरमानी करने लगे, जुल्म करने लगे। तौरात जो अल्लाह की किताब थी उस पर अमल को छोड़ दिया। अल्लाह सुबहानहु व ताला ने बनु इसराइल पर, यहूदियों पर एक जालिम बादशाह को मुकर्रर फरमाया। और ये बात हदीस पाक में भी आती है कि जब लोग अल्लाह की नाफरमानी करते गुनाह करते तो अल्लाह ताला उनके ऊपर जालिम बादशाह को जालिम हुकूमत को मुसल्लत कर देते हैं। इसीलिए जब कोई गवर्नमेंट जालिम आ जाए तो हमको गवर्नमेंट को गाली नहीं देनी, अपने आमाल को देखने का, अपने गुनाह को देखने का। तो बनी इसराइल के ऊपर हालात आए, वो गुनाह में पड़ गए, तो अल्लाह ने एक जालिम कौम को उनके ऊपर लगाया। वो जालिम कौम का नाम था इमालिका। ये बहुत ताकत वाली कौम, बड़ी जालिम कौम ये रहते थे पैलेस्टाइन और मिस्र इजिप्ट उसके बीच में नदी के किनारे के ऊपर ये कौम पूरी रहती थी। इस कौम के लोगों ने, इमालिका के लोगों ने बैतुल मुकद्दस पर, मस्जिद अक्सा पर हमला किया है और बनी इसराइल को कत्ल किया और अल्लाह के नबियों का जो खानदान था, इतना मुबारक खानदान, हजरत मूसा अलैहिस्सलाम का खानदान, हजरत याकूब अलैहिस्सलाम का खानदान, नबियों के खानदान में से 440 आदमियों को कैद किया और बहुत जुल्म किया। पूरा का पूरा बैतुल मुकद्दस पैलेस्टाइन वैरान और बर्बाद कर डाला। और बनी इसराइल के पास एक पेटी थी, बहुत कीमती पेटी, बरकत वाली, जबरजद की बनी हुई और सोने का उसके ऊपर काम था। 3 हाथ लंबाई थी और 2 हाथ चौड़ी थी वो पेटी। ये पेटी संदूक, उसका नाम कुरान में अल्लाह ताला ने ताबूत रखा है। ये हजरत आदम अलैहिस्सलाम के जमाने से चली आ रही थी। इस पेटी में एक खुंचा था जन्नत का और वो मुबारक खुंचा था कि अल्लाह ताला ने अपने नबियों के दिलों को उस खुंचे के अंदर धोया था। मेराज के किस्से में भी आपने सुना है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को जब मेराज में ले गए तो आपके सीने मुबारक को चीरा गया, अंदर से दिल मुबारक निकाला गया, उसको जमजम के मुबारक पानी से धोया गया, फिर अंदर रख करके सिया गया। तो नबियों के मुबारक सीनों को, दिलों को जिस खुंचे में धोया जाता था वो खुंचा भी उस पेटी में रखा हुआ था। हजरत मूसा अलैहि सलाम के जूते वो भी उस पेटी में थे और ये जूते बहुत बरकती जूते हैं। कुरान में भी अल्लाह ताला ने उसको याद किया है। हजरत मूसा अलैहि सलाम जब पहुंचे तूर पहाड़ में तो जूते पहन के चले गए तो अल्लाह ताला ने फरमाया फहलाना अलैका इन्नका बिलवादिल मुकद्दस तुआ। ए मूसा, तुम्हारे जूते निकालो, बरकती जगह पे आए हो, यहां जूते पहन के नहीं आते, बरकती जगह पर खुले पैर आओ ताकि ये बरकती मिट्टी तुम्हारे पैर से, तुम्हारे बदन से लगे और उसकी बरकत तुम्हारे अंदर आए। जूते निकाल दो। ये मुबारक जूते मूसा अलैहिस्सलाम के वो भी उस पेटी में रखे हुए थे। फिर मूसा अलैहिस्सलाम की लकड़ी वो भी उस पेटी में थी। موسیٰ علیہ السلام کے بڑے بھائی وہ بھی اللہ کے نبی حضرت ہارون علیہ السلام ان کے سر کا امامہ مبارک ان کی پگڑی مبارک وہ بھی اس پیٹی کے اندر تھی اور تورات کتاب جو اللہ کے یہاں سے آئی تھی وہ تو تختی پر لکھی ہوئی تھی وہ تورات کتاب بھی اس کے اندر تھی اب سوچو کتنی برکت والی وہ پیٹی ہوگی بہت برکت والی پیٹی اس پیٹی کی برکت یہ تھی کہ جہاں اس کو رکھتے تھے سکون چین رحمت نور برکت وہاں معلوم ہوتی تھی اور حقیقت بات یہ ہے جہاں بھی اللہ تعالی کے نیک بندوں کی کوئی برکتی چیز ہوتی ہے وہاں سکون ہوتا ہے وہاں رحمت ہوتی ہے وہاں نورانیت ہوتی ہے تو یہ مبارک پیٹی جہاں رکھ دیتے وہاں سکون ہو جاتا برکت ہو جاتی نور اترتا بلکہ اللہ تعالی کی مدد اس جگہ پر آتی بنی اسرائیل کی حالت یہ تھی کہ جب کبھی کسی دشمن سے لڑنے جاتے اللہ کے راستے میں جہاد کرنے جاتے قتال کرنے جاتے تو دیکھتے کہ ہم تو بہت تھوڑے ہیں ہمارے پاس تو کچھ نہیں ہے اور دشمن تو بہت طاقت والے ہیں تو اس مبارک پیٹی کو لے جاتے اور لے جا کر کے وہاں رکھ دیتے اور اس پیٹی کی برکت سے اللہ کی مدد آتی اور دشمن ہار جاتے اتنی برکت والی وہ پیٹی تھی اب جب یہ قوم نے امالکہ کے لوگوں نے بنی اسرائیل پر اٹیک کیا تو وہ مبارک پیٹی بھی لے کر کے بھاگ گئے ظالم لوگوں کو قید بنا کے لے گئے پوری مسجد اقصا بیت المقدس پیلسٹائن ویران کر ڈالا گھر جلا دیے گئے تو بنی اسرائیل بہت پریشان ایک عورت بچ گئی نبی کے گھر میں اور اس عورت کو پیٹ میں بچہ تھا جب وہ بچہ پیدا ہوا تو اس کا نام رکھا شمویل یہ چوتھے نبی بنے حضرت موسیٰ علیہ السلام کے بعد جب حضرت شمویل علیہ السلام بڑے ہو گئے اللہ کے نبی بنائے گئے تو پوری بنو اسرائیل قوم نے اللہ کے نبی سے درخواست کی اے نبی ہم بہت پریشان ہیں یہ امالکہ قوم کے لوگ ہم پر حملے کرتے ہیں ہماری برکتی پیٹی لے کر چلے گئے ہمارے بڑے بڑے شاہی خاندان کے لوگوں کو جیل میں ڈال دیا ہمارے مکان لے لیے ہم پریشان ہیں کوئی امیر کوئی بادشاہ طے کرو کہ اس امیر کے ساتھ مل کر کے ہم یہ قوم امالکہ کے ساتھ لڑائی کرے مقابلہ کرے تو اللہ کے نبی حضرت شمویل علیہ السلام فرمانے لگے مجھے تو تمہارے اوپر ڈر لگتا ہے کہ میں اللہ سے دعا کروں اللہ تعالیٰ تمہارے لیے کوئی امیر مقرر کرے بادشاہ مقرر کرے پھر اللہ تعالیٰ کہے کہ جاؤ دشمنوں سے لڑائی کرو تو تم سب لوگ گھروں میں بیٹھ جاؤ کہ نہیں لڑنے جانا تو بہت بھاری لگتا ہے مجھے تو تمہارے اوپر کوئی بھروسہ نہیں ہے تو انہوں نے وعدے کیے بنی اسرائیل نے یہودیوں نے کہ اللہ کے نبی آپ گھبراؤ مت کوئی بادشاہ مقرر کرو ہم لڑیں گے دشمنوں سے یہ قوم امالکہ بہت ظالم قوم ان کا بادشاہ جالوت نام کا وہ بھی بہت ظالم इन्होंने हमारा सब कुछ ले लिया, अब तो हम जरूर लड़ने जाएंगे। तो अल्लाह के नबी ने दुआ की कि अल्लाह मेरी कौम ये चाहती है कि कोई अमीर हो, कोई बादशाह हो, जिसके साथ मिलकर के ये लोग दुश्मनों से लड़ाई करें, मुकाबला करें। तो अल्लाह ताला ने फरमाया कि हम एक अमीर मुकर्रर करते हैं, अमीर चाहिए। अब किसको अमीर बनाएंगे? तो अल्लाह ताला ने हजरत शमवील अलैहि सलाम को एक लकड़ी दी और एक सींग दिया, जानवर के जो सींग होते हैं, खाली सींग, उसमें तेल भरा हुआ था। और हजरत शमवील अलैहि सलाम को फरमाया कि तुम अपनी कौम में देखते रहना, जिस आदमी की लंबाई ये लकड़ी के जितनी होवे तो उसको तुम अमीर और बादशाह बना देना। और दूसरी निशानी ये कि जब वो आदमी आएगा तुम्हारे पास तो ये जो सींग में तेल रखा हुआ है वो एकदम से गर्म होकर उछलने लगेगा, ये दूसरी निशानी होगी। और तीसरी बड़ी निशानी ये होगी कि वो जो तुम्हारा संदूक, तुम्हारी पेटी, तुम्हारा ताबूत इमालिका कौम के जालिम लोग ले गए हैं, वो संदूक सही सलामत उस बादशाह के घर पर अल्लाह वापस भेज देंगे, ये तीसरी बड़ी निशानी। तो उसको तुम बादशाह मान लेना, उसको अमीर मान लेना, और उसको अमीर मानकर उसके साथ मिलकर दुश्मन से लड़ाई करने जाना। अब हुआ ये कि ये तो सब नबियों की औलाद, हजरत याकूब अलैहिस्सलाम की फैमिली, पूरे बनू इसराइल सब यहूदी। तो आज तक जितने भी नबी थे, हजरत मूसा, हजरत यूशा, हजरत कालिद, हजरत हिस्कील, हजरत शमील, ये सब जितने भी थे वो याकूब अलैहिस्सलाम के बड़े बेटे लावी की औलाद में से थे, लावी इब्ने याकूब की औलाद में। अब हुआ ऐसा कि हजरत याकूब अलैहिस्सलाम के छोटे बेटे जिसका नाम बिन्यामीन था, उनके खानदान का एक नौजवान, जिस नौजवान का नाम तालूत था, माशाल्लाह लंबा तरंगा आदमी, खूबसूरत आदमी, इतना लंबा आदमी कि पूरी बनू इसराइल कौम में जो सबसे ज्यादा लंबा हो वो खड़े होकर अपने हाथ को ऊंचा करे तो उसके सर के पास जो है हाथ आवे, तालूत के सर के पास, इतने लंबे तरंगे हजरत तालूत और खूबसूरत, लेकिन बेचारे गरीब खानदानी के, कहते हैं कि वो चमड़े का काम करते थे या पानी लाकर के बेचने का काम करते थे, लेकिन अल्लाह ताला ने उनको बॉडी भी बहुत मस्त अता फरमाई थी और इल्म वो भी अल्लाह ने उनको बड़ा जोरदार अता फरमाया था। वो उनका गधा गुम हो गया तो वो गधा ढूंढने के लिए निकले कि मेरा गधा कहां गया। तो ढूंढते ढूंढते ढूंढते हजरत शमवील अली सलाम के घर आए, अल्लाह के नबी मेरा गधा गुम हो गया, आपको कुछ मालूम हो तो मुझे बताओ। तो जैसे ही वो आदमी हजरत शमवील के घर में आए तो वो जो सींग में तेल था वो जोश में आया, गर्म होके उछलने लगा। तो अल्लाह के नबी हजरत शमवील अली सलाम समझ गए यही वो आदमी है जिसके लिए अल्लाह ने फरमाया उसको अमीर और बादशाह बनाना। तो वो जो अल्लाह ने लकड़ी दी थी वो लकड़ी के जरिए से उसको मापा हजरत शमवील अलैहिस्सलाम ने, तो बिल्कुल वही साइज जो लकड़ी की। तो हजरत शमीन अलैहि सलाम समझ गए कि यही वो बादशाह है, वही ये अमीर है। तो हजरत शमीन अलैहि सलाम कौम के सामने ऐलान करने के लिए निकले। وقال لهم نبيهم إن الله قد بعث لكم طالوت ملكا। तो नबी ने कौम के लोगों से कहा कि अल्लाह ने तुम्हारे लिए तालूत को बादशाह बना दिया है, यही तुम्हारा बादशाह है। तो लोगों ने क्या जवाब दिया? قالوا أن يكون له الملك علينا ونحن أحق بالملك منه ولم يؤت سعة من المال। कहने लगे ए अल्लाह के नबी, इसको कैसे बादशाह बना दिया, ये बादशाह बनने के लायक कैसे हो गया, हम ज्यादा लायक है बादशाह बनने के, इसके पास तो कोई ज्यादा माल भी नहीं है। तो अल्लाह के नबी ने जवाब के अंदर फरमाया قال إن الله اصطفاه عليكم وزاده بسطة في العلم والجسم والله يؤتي ملكه من يشاء والله واسع عليم। तो नबी ने फरमाया अल्लाह ने इनको यानी तालूत को तुम पर फजीलत देकर के चुना है, अल्लाह ने उनको इल्म और जिस्म में तुमसे ज्यादा वसी बनाया है, और अल्लाह अपना मुल्क जिसको चाहता है उसको देता है, अल्लाह बड़े वसअत वाले बड़े इल्म रखने वाले हैं। अब वही झगड़ा है खानदान वाला फैमिली वाला कि कोई नीचे खानदान का आदमी कोई बड़े ओहदे पर आ जाए तो जो अपने आप को ऊंची फैमिली के समझते हैं उन सबको पेट में दर्द चालू हो जाता है कि ये नीची फैमिली का आदमी ये ओहदे पर कैसे आ गया, ये ओहदा तो हमको मिलना चाहिए। मेरे भाइयों, अल्लाह ताला के यहां कोई किसी का खानदान नहीं देखा जाता, किसकी फैमिली कौन सी, किसका खानदान कौन सा। अल्लाह जिसको चुन ले रहे, जिसको कबूल कर ले रहे, बस वो आदमी जो है बड़ा। तब झगड़ा वही आया कि एक नीचे खानदान के हजरत बिन्यामीन के खानदान के और गरीब आदमी उसके बादशाह होने का ऐलान हो रहा है, अल्लाह के नबी ऐलान कर रहे ये बादशाह है। तो सब वो बड़े खानदान के लोग थे ना, उनके तेवर बदल गए और सब हजरत शमील अलैहि सलाम के पास आए, ए अल्लाह के नबी ये गरीब को बादशाह बना दिया, हम मालदार है, हम मालदारों को बादशाह बनाना चाहिए, इसके पास तो कुछ नहीं ये फकीर आदमी। अल्लाह के नबी ने फरमाया कि देखो अल्लाह ने इसको बनाया है, चुप रहो वरना तो फिर तैयार रहो, अल्लाह ने इसको बनाया है बादशाह। और दूसरी बात, तुम उसका बदन तो देखो, बादशाह बनने के लिए बदन चाहिए मजबूत, कितना तंदुरुस्त मजबूत बदन अल्लाह ने दिया। और दूसरा इल्म चाहिए, एजुकेशन चाहिए, तालीम चाहिए, अल्लाह ने उसको बड़ा इल्म वाला भी बनाया है, लिहाजा ये तुम्हारा बादशाह है। जब अल्लाह का नाम आया और नबी ने जब जोर देकर कहा तो फिर सब चुप हो गए, खामोश हो गए। लेकिन अब एक दूसरा मसला है कि ये हकीकत में अल्लाह के बादशाह है, इसकी कोई निशानी, वो डंडा और वो तेल गर्म होना वो तो नबी ने अपने घर में देखा, पब्लिक के सामने क्या निशानी। तो अल्लाह ताला ने अजीब निशानी फरमाई। निशानी क्या बतलाई कि तुम्हारी वो पेटी जो गुम हो गई है बरकत वाली, जालिम लोग लेकर के चले गए, देखो वो पेटी अल्लाह ताला इस तालूत के घर पे पहुंचा के रहेंगे, ये इनके बादशाह होने की बड़ी निशानी। کل بکھلی نشانی. اب اللہ کی قدرت دیکھو, یہ بنو اسرائیل کی پیٹی جو مبارک امالکہ قوم کے لوگ لے کر کے بھاگ گئے, تو لے جا کر کے انہوں نے اپنا ایک بہت بڑا مندر تھا اس میں رکھا, اور مندر میں چھوٹی چھوٹی بہت ساری مورتیاں تھی اور ایک بہت بڑی مورتی تھی اس کے قدموں میں رکھا اس مبارک پیٹی کو. تو اس پیٹی کی برکت یہ دکھنے میں آئی کہ جب انہوں نے اس بڑی مورتی کے آگے وہ پیٹی رکھی تو پہلی کرامت چمتکار یہ ہوا کہ آٹومیٹک وہ پیٹی اس مورتی کے سر پہ چلی گئی, وہ مورتی نیچے ہو گئی اور یہ مبارک پیٹی اس کے سر پہ چلی گئی. دوسری کرامت یہ ہوئی کہ جتنی چھوٹی مورتیاں تھیں سب ٹوٹ پھوٹ کر کے زمین پر گر گئے. تو قومی امالکہ کے لوگ پریشان, ارے یہ کیا ہو رہا ہے, یہ سب بت ٹوٹ گئے اور بڑے بت کے قدموں میں پیٹی رکھی تھی یہ تو اٹھ کے اس کے سر پہ چلی گئی. تو انہوں نے جلدی جلدی جلدی وہ پیٹی کو باہر نکالا اور نکال کر کے پوری قوم میں ایک فیملی تھی جو بڑے اونچے لوگ سمجھے جاتے تھے, بڑے عزت والے تھے, ان کے گھر میں لے جا کے کہا یہ پیٹی کو تمہارے گھر میں ذرا سنبھال کے رکھو, یہ ہم وہاں بیت المقدس سے مسجد اقصی سے لائے, آپ تمہارے گھر میں رکھو. تو جس کے گھر میں پیٹی سنبھالنے کے لیے دی اس کے گھر کے سب آدمی مر گئے. اس لیے کہ ایک برکتی چیز کو چورا کے لائے تھے, کوئی معمولی بات تھوڑی تھی اس کو چورانا. کسی زمانے میں یہ ہوا ہے کہ جو حجر اسود ہے جنتی پتھر, اس کو ایک ظالم بادشاہ مکہ پر حملہ کر کے لے کر کے بھاگ رہا تھا حجر اسود کو. تو وہ زمانے میں تو اونٹ کے قافلے چلتے تھے, تو جس اونٹ پر یہ مبارک پتھر رکھا لے کر کے جانے کے لیے, دو چار قدم چلے وہ اونٹ مر گئے, پھر دوسرے اونٹ پہ رکھا دو چار قدم چلے وہ اونٹ بھی مر گئے, پھر تیسرے اونٹ پہ جس اونٹ پہ رکھتے وہ مر جائے گا. تو وہ سمجھ گئے کہ اس مبارک پتھر کو کعبہ کے سوا ہم دنیا میں کہیں نہیں لے جا سکتے. تو اس ظالم بادشاہ نے غصے میں آ کر کے حجر اسود کو اٹھایا اور اٹھا کر زور سے زمین پہ پھینک مارا, تو جس کی وجہ سے ٹکڑے ہو گئے حجر اسود کے. اسی لیے اس وقت پر حجر اسود پورا نہیں ہے, یاد رکھنا, وہ تو لاکھ ہوتی ہے, لاکھ میل کی طرح وہ پگھلی ہوئی, تو اس لاکھ میں اس کے چھوٹے بڑے ٹکڑوں کو جمع کر کے رکھا گیا ہے. اسی لیے وہاں آپ دھیان سے دیکھنا, وہ چاندی کا کور, بیچ میں وہ کالے رنگ کی لاکھ, وہ پتھر نہیں ہے, وہ کالے رنگ کی لاکھ ہے, اس کے بیچ میں ایک ٹکڑا اتنا بڑا ہے تقریباً, دوسرے ٹکڑے چھوٹے چھوٹے ہیں. اس طرح وہ پتھر کے ٹکڑوں کو جڑ کے اندر رکھا گیا ہے. اس لیے جب اس پر ہاتھ لگاتے تب پتہ چلتا ہے یہ رہا پتھر, یہ رہا پتھر. اور جو بعض فوٹو ہوتے ایک دم کلیئر, اس میں بھی آپ دیکھنا تو وہ چھوٹے چھوٹے پتھر کے ٹکڑے آپ کو نظر آئیں گے. وہ پورا کالا حجر اسود نہیں ہے, اس میں دو چار پانچ ٹکڑے رہ گئے. تو یہاں بھی ایسا ہی ہوا کہ وہ مبارک پیٹی کو انہوں نے رکھا کسی کے گھر میں, وہاں سب مر گئے, ختم ہو گئے. جہاں بھی لے جاتے ایک گاؤں میں لے گئے تو اس گاؤں کے اندر عجیب بیماری آئی کہ بڑے بڑے چوہے پیدا ہو گئے کہ زندہ انسانوں کے پیٹ کو کاٹ کاٹ کے کھا گئے, ایسی بیماری آ گئی. تو اس گاؤں میں بنی اسرائیل کی ایک قیدی عورت تھی. اس عورت نے کہا ارے انسانوں ذرا سوچو, تم اس مبارک پیٹی کو چورا کے لائے ہو, جب تک یہ پیٹی تمہارے اندر ہے تمہارے اوپر وبال آئے گا, عذاب آئے گا, اس لیے کہ تم چورا کے لائے ہو, اس کو بنی اسرائیل کو واپس کرو, بیت المقدس مسجد اقصی واپس بھیج دو تو تمہارے اندر سے تکلیف ختم ہو جائے گی. تو کہا کیسے واپس کریں, تو دو بیل لائے, اس بیل کے اوپر انہوں نے کچھ گاڑی واڑی بنائی, پٹیا وٹیا رکھا ہوگا اور اس کے اوپر وہ مبارک پیٹی رکھ دی, اور دونوں بیلوں کو انہوں نے مار مار کے بھگا دیا کہ جہاں جانا ہو بیل لے جائے, لیکن ہمارے یہاں سے یہ پیٹی جائے. تو اللہ سبحانہ و تعالی نے چار فرشتوں کو بھیجا, وہ چار فرشتے ان دونوں بیلوں کو چلاتے چلاتے ہکالتے ہکالتے ہکالتے لے کر کے آئے جہاں حضرت تالوت کا مکان تھا, اس مکان کے دروازے پر آ کر کے وہ بیل کو فرشتوں نے رکوا دیا اور وہاں آ کر کے وہ پیٹی رکھ دی. اب تو پوری قوم کو مان لینا پڑا کہ واقعی حضرت تالوت اللہ کی طرف سے بادشاہ ہے. اللہ فرماتے ہیں وقال لهم نبيهم ان آيات ملكه ان ياتيكم التابوت فيه سكينة من ربكم وبقية مما ترك آل موسى وآل هارون تحمله الملائكة ان في ذلك لآية لكم اِن كُنتُم مُؤْمِنِينَ. اور بنو اسرائیل سے ان کے نبی نے یہ بھی کہا کہ تالوت کے بادشاہ ہونے کی نشانی یہ ہے کہ تمہارے پاس وہ صندوق وہ پیٹی آ جائے گی جس میں تمہارے رب کی طرف سے سکون کا اطمینان کا سامان ہے. اور حضرت موسیٰ اور حضرت ہارون علیہ السلام نے جو چیزیں چھوڑی تھی اس میں سے کچھ بچی ہوئی چیزیں یعنی برکتی چیزیں وہ بھی اس میں ہیں, اور اللہ کے فرشتے اس کو اٹھا کر کے لائیں گے. اگر تم مومن ہو تو تمہارے لیے اس میں بڑی نشانی ہے. وہ پیٹی حضرت تالوت کے مکان کے اوپر صحیح سلامت جب پہنچ گئی تو پوری بنی اسرائیل قوم نے مان لیا کہ واقعتاً تالوت اللہ کی طرف سے بادشاہ ہے. آگے کا قصہ انشاءاللہ بعد کی مجلس میں. روزہ رکھ سکتے ہیں, رکھنا چاہیے, یعنی کل صبح میں حدیث میں آتا ہے کہ جو عرفے کے دن یعنی آئندہ کل روزہ رکھے گا اللہ تعالیٰ اس کے ایک سال پہلے کے اور ایک سال بعد کے دو سال کے گناہ اللہ تعالیٰ معاف فرما دیں گے. بڑی فضیلت ہے, اسی لیے جو ہے عرفے کا روزہ ضرور رکھنا چاہیے. بعض لوگ حصہ لکھوانے آتے ہیں تو پوچھتے ہیں کہ اللہ کے نام کی کر سکتے ہیں؟ بھئی اللہ کے نام کی قربانی نہیں, یہ پوری قربانی اللہ کو راضی کرنے ہی کے لیے ہے. نبی کریم صلی اللہ علیہ وسلم کی قربانی کرو اور صحابہ کی کرو, اپنے گھر کے لوگوں کی کرو, اپنے بڑوں کی کرو, اور نیت یہ کہ اللہ تعالیٰ کو راضی کرنے کے واسطے. گھر میں بکرے کے حصے میں نبی کریم صلی اللہ علیہ وسلم کا نام, اور گھر کے باقی لوگوں کا مدرسے کے اندر دے دے تو چلے, یہ حضور صلی اللہ علیہ وسلم سے محبت کی نشانی ہے. کسی کی عمر 3-4 سال کی ہے لیکن اس کے پاس कुर्बानी जितनी कैश रकम है तो नाबालिग है, नाबालिग पर कुर्बानी वाजिब नहीं है, जकात भी वाजिब नहीं है। हाँ, उसके माँ बाप अपने पैसे में से उसकी तरफ से खुशी से कुर्बानी करना चाहे तो करें। ये सारी दुनिया को मालूम है ये मसला, फिर खामोखा क्यों पूछते होंगे गाय का गोश्त खाना जायज है कि नहीं है, किसको मालूम नहीं है। तंबाकू खाना यूं पूछते कि भाई भैंस का पारे का इसका इसकी कुर्बानी जायज है कि नहीं, उसका गोश्त जायज है कि नहीं, तो मैं आपको बतलाता कि उसकी भी कुर्बानी जायज है, उसका भी गोश्त खा सकते। ये मसला तो सबको मालूम है और इसी की वजह से तो सब जगह झगड़े होते रहते हैं। तंबाकू खाना और पीना जायज है कि नहीं है, भाई इसको छोड़ दो, इसकी वजह से बहुत सारी बीमारियां वगैरह होती है, मुंह में बदबू आती है और फरिश्तों को तकलीफ होती है, खास तौर पर पीना तो नहीं चाहिए बिल्कुल, ये बदबू की चीज है। रहा खाने का मसला, तो ये हराम तो नहीं है इसको खाना, लेकिन उसके अंदर बहुत सारी बीमारियां हैं उसकी वजह से, इसीलिए उससे एहतियात करना चाहिए। किसी ने पूछा है कि जब हम गुसल करें पूरे बदन पर पानी बहा देवे तो अलग से वुजू करना पड़ेगा कि नहीं करना पड़ेगा। देखो ऐसे मुस्तहब अमल ये हैं कि गुसल शुरू करने से पहले वुजू करो फिर पूरा गुसल करो, लेकिन अगर किसी ने वुजू नहीं किया और पूरे बदन के ऊपर पानी डाल दिया तो ऑटोमेटिक वुजू भी हो गया, फिर अलग से वुजू करने की जरूरत नहीं है। चाहे पूरा बदन खुला हुआ तभी वुजू हो जाएगा। ज़िलहज के रोजे यानी पहली तारीख से लेकर 9 तारीख तक, जैसे आज 8वीं है कल 9वीं है, तो इसके रोजे रखना अलग से सुन्नत है। जो आदमी 1 से लेकर 8 तारीख तक रोजे रखेगा यानी आज तक, उसको एक दिन के रोजे के बदले में 1 साल के रोजे का सवाब मिलेगा, और 9 तारीख कल के रोजे के बदले की फजीलत आपको बतला दी। और अभी जो ये 10 रातें चल रही है ना, ये वो इतनी मुबारक 10 रातें हैं कि शबे कदर में इबादत का जो सवाब मिलता है वो सवाब इन 10 रातों में इबादत का है। अल्लाह ने इन 10 रातों की कुरान में कसम खाई है। देखो शबे कदर की अल्लाह ने फजीलत बयान फरमाई कुरान में, लेकिन ये 10 जो रात है इन 10 रातों की तो अल्लाह ने कुरान में कसम खाई है, वल फजर वलयालिन अशर, इन 10 रातों की खुदा कसम खाते हैं, शबे कदर के बराबर है इन 10 रातों में इबादत करना। इसीलिए इन रातों को कदर कर लो, आज के बाद की रात, आइंदा कल की रात जो आएगी, 2 रात तो बची है इस साल की ज़िलहज के अशरे की, इसमें इबादत करनी चाहिए, चाहे कुर्बानी हो के ना हो। यानी ये तो ऐसी चीज है, कुर्बानी तो मालदार लोग करेंगे, लेकिन ये रोजे की फजीलत, शबे कदर की इबादत की फजीलत, ये तो गरीब आदमी भी हासिल कर सकता है, इसका कुर्बानी से कोई ताल्लुक नहीं है। कि किसी ने फरियाद लिखी है कि अल्लाह के फजल करम से पूरे एरिए में 60% कुर्बानी होती है, भाई 100% लोग कुर्बानी करो उसकी कोशिश करो, यानी जो साहिब निसाब है उन सबको 100% कुर्बानी करनी चाहिए। खैर, लेकिन कुर्बानी के बाद पूरा गोश्त बाहर दूसरे एरिए में तकसीम कर देते हैं, और यहाँ महल्ले में 40% घरों में कुर्बानी नहीं होती, वहां गोश्त देते नहीं है, तो बाहर वाले आटा खाए और घरे मोहल्ले वाले गरीब चक्की देखे, ऐसा करते हैं। भाई देखो, महल्ले वालों का भी हिस्सा रखो कुर्बानी के गोश्त में। कुर्बानी के गोश्त के तीन हिस्से करना मुस्तहब है, एक हिस्सा खुद खाए, एक हिस्सा रिश्तेदारों को तकसीम करें और एक हिस्सा गरीबों को तकसीम करें। इस तरह जो है करो। हनीफा बीबी कोतवाल कोमा में है, आईसीयू में है, अल्लाह ताला उनको शिफाए कामिला अजला दाइमा मुस्तमिर्रा नसीब फरमाए। भाई आज फजर की नमाज से तकबीर तशरीक भी पढ़नी है, वाजिब है आज फजर की नमाज से। आज यानी कल मंगल का दिन है, तो मंगल के दिन पांचों नमाज में, फिर बुध के दिन पांचों नमाज में, फिर जुमेरात के दिन पांचों नमाज के अंदर, मंगल बुध जुमेरात फिर जुमा के दिन पांचों नमाज में, और शनिचर के दिन फजर जोहर असर 23 नमाजों में हर नमाज के बाद तकबीर तशरीक का पढ़ना वाजिब है। अकेले नमाज पढ़े तभी सलाम फिराने के बाद जोर से तकबीर पढ़ो, रकात गई हो तो रकात पूरी करने के बाद भी जोर से तकबीर पढ़ो। औरतों के लिए भी वाजिब है, लेकिन औरतें आहिस्ता आहिस्ता तकबीर पढ़ेगी, अल्लाहु अकबर अल्लाहु अकबर ला इलाहा इल्लल्लाहु अल्लाहु अकबर अल्लाहु अकबर वलिल्लाहिल हम्द दुरूद शरीफ। سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيرك اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد صلاه تنجينا بها من جميع الاهوال والافات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك اعلى الدرجات وتبلغنا بها اكثر الغايات من جميع الخيرات في الحياه وبعد الممات انك على كل شيء قدير. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ تو ہمارے اور پوری امت کے گناہوں کو معاف فرما دے. اے اللہ یہ وہ مبارک راتیں چل رہی ہے جو تیرے نظر میں بہت پیاری راتیں ہیں. اے اللہ تو ہماری اور پوری امت کی مغفرت فرما دے, ہر قسم کے گناہوں سے بچنے کی ہمیں توفیق عطا فرما دے. اے ہمارے مالک, اے ہمارے اللہ, دنیا کے مختلف علاقوں میں مسلمان پریشان ہیں. اے اللہ تمام پریشان حالوں کی پریشانیوں کو اپنے کرم سے فضل سے دور فرما دے, اجڑے ہوئے کو آباد فرما دے, بے سہاروں کو سہارا عطا فرما دے, مظلومین کی نصرت اور مدد فرما دے, ظالموں کی طاقت کو توڑ بھوڑ کے ختم فرما دے, ظالموں کو بھی ہدایت عطا فرما دے, امن و امان عدل انصاف کی فضائے قائم فرما دے, اہل حق کی نصرت اور مدد فرما دے. اے اللہ حرمین شریفین کی حفاظت فرما, تمام حاجیوں کو حج مبرور زیارت مقبول عطا فرما. اے اللہ ہمیں بھی زندگی میں بار بار وہاں کی پاکیزہ حاضری عطا فرما. اے اللہ ہماری عمروں میں برکت عطا فرما, ہمارے علم میں برکت عطا فرما, روزی میں حلال طریقے سے برکت عطا فرما, تمام بیماروں کو شفا عطا فرما, جو جس مصیبت میں ہے اس کو نجات عطا فرما. اے اللہ ہماری اولادوں کو نیک اور صالح بنا دے, ہمارے گھروں کے ماحول کو درست فرما دے, ہماری زندگیوں کو تیرے دین کے لیے قبول فرما لے, تمام انسانوں اور جناتوں کو ایمان اور ہدایت کی دولت سے مالا مال فرما, پورے عالم میں ہدایت کی ہواؤں کو چلا دے, تمام مدارس کی مساجد کی مکاتب کی خانقاہوں کی جماعتوں کی دین کے کاموں کی اور کام کرنے والوں کی حفاظت فرما دے, نصرت اور مدد فرما لے. اے اللہ ہماری زندگیوں کو، مال کو، صلاحیتوں کو، تیری دی ہوئی ہر نعمت کو تیرے دین کے لیے قبول فرما لے. ہماری اولادوں کو اور نسلوں کو بھی تیرے دین کے لیے قبول فرما لے. اے اللہ خلافت راشدہ کے محج پر خلافت اسلامیہ قائم فرما دے. اے اللہ تو ہم سب کے حال پہ رحم فرما. جس دن دنیا سے جانے کی باری آئے ایمان کے ساتھ دنیا سے جانے نصیب فرما دے. کلمے کی موت عطا فرما دے. ہر بری موت سے حفاظت فرما لے. سکرات موت سے حفاظت فرما. دنیا آخرت کی ذلتی رسوائی سے حفاظت فرما. اے اللہ قبر کے عذاب سے حفاظت فرما. ہماری قبروں کو جنت کا باغیچہ بنا دے. منکر نکیروں کے سوالوں کا جواب آسان فرما دے. قیامت کے دن نیکیوں کے پلے کو جھکا دینا. میرے ہاتھ میں اعمال نامہ عطا فرما دینا. پر صراط پر ایمان کے نور کے ساتھ بجلی سے بھی زیادہ تیز گزرنا نصیب فرما دے. اے اللہ جہنم کی آگ سے حفاظت فرما. اے اللہ قیامت کے دن حضرت نبی کریم صلی اللہ علیہ وسلم کے نورانی ہاتھوں سے حوض کوثر کا پانی پینا نصیب فرما. حضور کی شفاعت کو ہمارے حق میں قبول فرما. بلا حساب کتاب تیرے فضل کرم سے اللہ جنت الفردوس کا اولین داخلہ عطا فرما. ہر نوع کی ضلالت اور گمراہی سے حفاظت فرما. اے اللہ تو ہمارے حال پر رحم فرما. ہماری جائز مرادوں کو پورا فرما. جائز تمناؤں کو پورا فرما. اے اللہ اس عید الاضحیٰ کو پوری دنیا کے مسلمانوں کے لیے خیر کا، برکت کا، رحمت کا، خوشی کا ذریعہ بنا دے. امت کی قربانیوں کو قبول فرما لے. قربانیوں کو آسان فرما دے. فتنے فساد دنگے سے حفاظت فرما لے. اے اللہ نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی ہمیں اور پوری امت کو عطا فرما. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے بنا چاہی ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ تیرے لاڈلے خلیل حضرت ابراہیم علیہ السلام نے تجھ سے جو دعائیں مانگی تھی ہم بھی وہ دعا تجھ سے مانگتے ہیں. ربنا وجعلنا مسلمین لک ومن ذریتنا امتا مسلمتا لک وارنا مناسکنا وتب علینا انك انت التواب الرحیم. رب اجعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعا. ربنا اغفر لی ولوالدی وللمؤمنین یوم یقوم الحساب. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. وصلى الله تعالى على خير خلق سيدنا ومولانا محمد وعلى آله وأصحابه أجمعين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.